96.1 Kanchipur FM. स्वागत छ यहाँलाई श्रोता कार्यक्रम बायोस्कोपमा. बायोस्कोप कार्यक्रमलाई निकै ध्यान दिएर सुन्नु भएको छ, किनकि मलाई निकै खुसी लागेको छ. हाम्रो विभिन्न ठाउँबाट धरान सुनसरीदेखि लिएर तनहुँसम्म, भोजपुरदेखि लिएर कास्कीसम्म हाम्रो एसएमएस आइरहेको छ. निकै खुसी लागेको छ. एसएमएसको क्रम जारी नै राख्नु होला, किनकि यो यहाँकै नितान्त कार्यक्रम हो, यहाँकै प्रिय नायक नायिकाको कार्यक्रम हो. र एकदम सिम्पल प्रोसेस, केही 10 मिनट जति समय हामीसँग बाँकी छ. र यहाँले यस अवधिमा एकदमै फटाफट एसएमएस गर्नुहोला, जसको लागि बिआई टाइप गर्नुहोस्, आफ्नो मोबाइल सेटमा स्पेस दिनुहोस्. र हाम्रो आजको प्रश्न, पहिलो चलचित्र नायिका नन्दिता केसी जो स्टार अन द रेड कार्पेट ग्रुपमा रहनु भएको छ, उहाँको पहिलो चलचित्र र कति सालमा डेब्यू गरिएको त्यो फिल्म भन्ने बारेमा साल र चलचित्र यहाँले पठाउनु होला. थुप्रो भएको छ, एकदमै राम्रोसँग पठाउनु भएको छ, धन्यवाद. यहाँहरू जुनसुकै सब्सक्राइबर भए तापनि नो प्रब्लम, एनटिसी एनसेल जोसुकै भए तापनि यहाँले 2000 पठाउनु भने डाइरेक्टली हामीले प्राप्त गर्छौँ. जसरी हामीले अहिलेसम्ममा प्राप्त गरिसकेका छौँ अनेस्टली भन्दा 96 एसएमएस, एकदम क्विक रेस्पोन्स छ. र नायिका नन्दिता केसीको बारेमा ज्यादै राम्रो प्रतिक्रिया यहाँले दिनुभएको छ, खुसी लागेको छ, धेरै धेरै धन्यवाद. तर अब नोकझोकको, र यो नोकझोक हो सुरेश दर्पण र नम्रतको. आउनुहोस्, यो के भएछ त? यी र यस्ता विषयहरू हामी कान्तिपुरको कौशीमा उठाइरहन्छौँ. यो पनि एउटा सनसनी हो, एउटा एकदम भनौँ न एउटा जुन एउटा स्क्यान्डलको विषय हुन्छ विभिन्न, त्यो पनि हामी उठाउने गर्छौँ. लागौँ कान्तिपुरको कौशीतर्फ, हामीले के देखौँ त त्यस्तो सनसनी कुरा. नेपाली चलचित्र उद्योग आफैमा एउटा विवादको क्षेत्र हो. एउटाले अर्कोमाथि दोष, एकले अर्काको खिदो खेद्नु यो क्षेत्रका कलाकारहरूको दैनिकी जस्तै बन्ने गर्छ. कतिपय आफ्नो चलचित्रको प्रचार प्रसारको लागि कलाकारलाई नराम्रोसँग प्रयोग समेत गर्ने गर्दछन्। यसैले चलचित्र बन्ने समयमा नङ र मासु जस्तै बनेका कलाहरू चलचित्र चल्ने समयसम्म आइपुग्दा एकलाई दोष थुपार्नमा तल्लीन पाइन्छ. अहिले कान्तिपुरको कौशीबाट चलचित्र उद्योगतर्फ निहाल्दा हामीले यस्तै एउटा आरोप प्रत्यारोप देखेका छौँ. कुरा सुरु गरौं नायिका नम्रता श्रेष्ठको प्रसङ्गबाट. चलचित्र सानो संसार र मेरो एउटा साथीसम्म अभिनय गर्दाको समयमा नायिका नम्रताको चर्चा एकाएक चुलियो. नम्रता जस्तै नायिका चलचित्र उद्योगमै छैनन् भन्ने काने खुसीहरू पनि धेरैको वरपर सुनिए. अझ यतिसम्मका कुरा सुनिए कि नम्रताले गर्दा धेरै चल्तीका नायिकाहरूको निद हरण नै भयो. मयु भने नायिकाहरूको समेत नम्रताको सफलताले भविष्यको बाटो अलमलमा परेको देखियो चलचित्र उद्योगमा. हो, उनै नम्रताको चलचित्र मेरो एउटा साथी छ प्रदर्शन भइरहेको समयमा एउटा सेक्स भिडियो सार्वजनिक भयो. डिजे तान्त्रिक संघको उक्त सेक्स टेप प्रकरणले नम्रताको जीवन र उनको चलचित्र करियरमाथि ठूलो धक्का हान्यो. यसपछि नम्रता एकाएक एक उद्योगबाट पलायन भइन्. लामो समय हराएकी नम्रता चलचित्र मिस्यु मार्फत फेरि चलचित्र उद्योगमा भित्र नै छिन्. चलचित्र मिस्यु सुरेश दर्पण पोखरेलको निर्देशन एवं नायक दिलीप रायमाझीको संयुक्त लगानीमा बनेको चलचित्र हो. यो चलचित्रको सोमबार छायाङ्कन सकिसियामा 70% छायाङ्कन र नेपालमा 30% छायाङ्कन समाप्ति लगतै यो चलचित्रका विषयमा विभिन्न टिका टिप्पणी र हल्लाखल्ली सुनिएको छ. निर्देशक सुरेश दर्पण पोखरेल यस चलचित्रकी नायिका नवचित्रले आफूलाई भावनात्मक सहयोग चिच्याउन थालेका छन्। सुरेशले खोजेको भावनात्मक सहयोग कस्तो हो यो उनले नै बुझ्ने कुरा हो. तर चलचित्रको छायाङ्कन सकिएको दिनदेखि नै सुरेशले मुख फोरेका हुन्. जिन्दगीमाथि दुःख गरेर जिन्दगी फिल्म बनाएको थिएन होइन. दिलीप रामाजीले 160 फिल्म खेली बस्यो होला, मैले 4 फिल्म गरेँ होइन. तर यति दुःख फिल्म म चाहिँ हामीले सोचेको कलाकार प्रविधिबाट कोहीबाट सहयोग पाइएन होइन, 1% पनि पाइएन. हामीले त सबैलाई उद्धार गर्ने हिसाबले राम्रो होस् भनेर गरेका थियौँ. सोचा मैले एकदम पाइएन, तथापि बजेट एकदम बढ्यो. 81 लाख रुपियाँ आजसम्म अहिले पेमेन्ट गर्दा खर्च भयो. अब रिलिजसम्म लगभग 1.25 करोड पुग्छ. तर फिल्मको बेस्ट बनाएको छ. कलाकारले हामीलाई चाहिने ठाउँमा भावना खर्च नगरे पनि अभिनयमा राम्रो काम गरेका छन्। नम्रता जीसँग आपत्ति भन्दा पनि जो दिलीप रामाजी कलाकार हो, बलराम राणा पनि कलाकार हो, नम्रता पनि कलाकार हो, मेरो आज दुईजना चाहिँ मेरो तिनजनासँग मेरो आपत्ति छ. तिनजनाले मलाई कोअपरेट गरेनन्. रिलिज भएको मैले आफ्नो इन्टरभ्यू पनि नबुझाएको भएको कुरा बोला छैन. किन हुन्छ र मेरो त डबिङ बाँकी छ, धेरै काम बाँकी छ होइन. नम्रता यत्रो स्क्यान्डलहरू आउँदा आउँदै पनि हामीले रिक्स लिएर यत्रो करोडौँको बाटो प्रोजेक्ट जनकी नेपालको 101 भन्ने 10 हामीले नै लियो क्यारेक्टर अनुसार. तर त्यति हुँदा आउँदै पनि जुन तरिकको मैले एक्सपेक्ट गरेको थिएँ त्यो हाम्रो जुलाईको लास्ट विकबाट सुरु भएको हो. सुरेशले नम्रताको मात्र होइन दिलीप र यस चलचित्रका अर्का नायक वरुण राणाको बारेमा पनि कुरा काट्न पछि परेका छैनन्. तर सुरेशको निशाना सोझै नम्रतामाथि छ भन्ने कुरा उनले बोलेको यो अडियोबाट पनि पुष्टि हुन्छ। सुरेश र नम्रता बीच उठेको यो विवादले धेरै विषय उठान गरेको छ। चलचित्र मेसीको लागि भनेर यो युनिटले नम्रतालाई कुनै पनि पारिश्रमिक दिएको छैन, तर मलेसियामा केही स्टेज सोहरू गर्ने र त्यसबाट उठ्ने रकम स्वरूप 4 लाख नम्रतालाई दिने सहमति भएको बुझिएको छ। तर उनीहरूको स्टेज सो सफल नभएको र नम्रतालाई दिने भनिएको पारिश्रमिकमा विवाद उत्पन्न भएपछि यस्ता कुराहरू उठेका हुन्। एउटा चलचित्रको छायाङ्कनको क्रमहरू उब्जनु सामान्य हो, तर निर्देशक सुरेश दर्पण पोखरेलले यो विषयलाई चलचित्रको प्रचार प्रसारको लागि दर माध्यम बनाउँदैछन्। सुरेशजी, सामान्य विवादलाई त मिलाउनु पो पर्छ। निर्देशक जस्तो चलचित्रको क्याप्टेनले यसरी आफ्नै घरभित्रको झगडा बाहिर सल्काउँदै हिँड्नु राम्रो हो कि नम्रताजीलाई तपाईँले ओह्रालो लागेको मृगलाई बाछाले पनि खेच्छ भन्ने उखान लागू गर्न खोज्नु भएको हो कि क्या? सेक्स टेप सार्वजनिक भएपछि समाजमा थुप्रै टिका टिप्पणी झेल्दै आएकी नम्रतालाई लिएर चलचित्र बनाउनु आफैमा रिक्स त थियो नै, तर आफ्नै चलचित्र भित्र भएका कुरा संसार माध्यममा बोल्दै हिँडेर सुरेशजीले राम्रो काम गर्नुभयो जस्तो हामीलाई लागेन। उता नम्रताजीको पनि कमजोरी छैन भन्न सकिन्न, चलचित्र खेलेपछि त युनिटलाई सहयोग गर्नु पर्यो नि नम्रताजी, होइन र? सुरेशले नम्रताले आफूहरूलाई सहयोग नगरेको बताए पनि यस बारेमा नम्रताको प्रतिक्रिया नआइसकेकाले यसलाई अर्थपूर्ण तरिकाले हेर्न सकिन्छ। कान्तिपुर कौशीबाट सुरेश नम्रताको यो जुहारी हेरिरहेका हामीले यस विषयलाई अझ बाहिर ल्याउने कोसिस गर्नेछौँ। अलराइट, हो भने कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। आज हामीले 3 वटा गीत सङ्गीतको काउन्टडाउन सुनाउन पाएनौँ, तर न्यू एन्ट्री ग्रुपमा अफकोर्स बाबु बोगटीको स्वरमा रहेको तुलसी आँगनमा परेको थियो हाम्रो काउन्टडाउनमा। यस कुमारको शब्द अनि सङ्गीतमा बाटोमुनिको फुल, जो चलचित्रकी नायिका स्टार अन्डरवेल कार्पेट गुरुमा महिनाभरि हुनुहुन्छ, मङ्सिर महिनाभरि। दिलमाया नम्बर 2 थियो, दिलमायाको राजेश पालवाई र दुर्गा खरेलको स्वरमा रहेको गीत कसले छोड्यो मेरो मन, अफकोर्स रेखा थापाको एकदम अहिले पनि धुम मचाइरहेको छ दीपक लिम्बु र अन्जु पन्तको स्वरमा रहेको। र त्यसै गरी यहाँहरू समक्ष म भन्न चाहन्छु कि जसले 130 एसएमएस जो अन्तिम चरणमा आए, धेरै धेरै धन्यवाद। यो क्रम जारी रहनेछ, कृपया आफ्नो मन पर्ने नायिकालाई एसएमएस गर्दै रहनुहोला अथवा kantipurbaisko@gmail.com यहाँहरूले हामीलाई इमेल गर्नुहोला अथवा पोस्ट बक्स नम्बर 14360 पुलचोक ललितपुर नेपालमा यहाँले पठाउन सक्नुहुन्छ। एकदमै सिम्पल प्रश्नको उत्तर छ, पहिलो चलचित्र कति सालमा उहाँको डेब्यू भएको त्यो पठाउनुहोला भन्दै कार्यक्रमका फिल्म रिपोर्टर विजय आवाजका साथमा म यहाँकै विविध कार्यक्रम प्रस्तुत हेम सुवेदी पनि कार्यक्रमबाट विदा चाहन्छु। यो गीत तुलसी आँगनमाको छोटो प्रसङ्ग, बाटोमुनिको फुलको जोड्दै बाई बाई र सद्भाव समर्पण र साथीत्वको पर्व ईदको धेरै धेरै शुभकामना। थ्याङ्क यू भेरी मच। तिम्रो त्यो मनमा मेरो पिराती हुँदिन फुल्ने हो, मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो। माले छोपौला जीवन भरी छातीमा राखी मायाले छोपौला। टाइम चेक on Kantipur FM, it's 11 AM। Kantipur FM 90.